नदीमा राफ्टिङ सञ्चालन गरिने भएको छ। नारायणगढको नारायणी पुल नजिकबाट पश्चिम चितवनको मङ्गलपुरमा रहेको सेतीदेवी सामुदायिक वनसम्म राफ्टिङ सञ्चालन गर्ने तयारी भएको हो। चितवनका पर्यटन व्यवसायी पत्रकार लगायतको सहभागितामा सोमबार राफ्टिङ कार्यक्रमको उद्घाटन गरिए पनि नारायणगढमा एक सातापछि कार्यालय खोलेर औपचारिक सेवा सुरु हुने वन्यजन्तु तथा पर्यटन विकासका लागि सामुदायिक वन समन्वय समितिका अध्यक्ष वसन्त कुमार थापाले जानकारी दिनुभयो। पश्चिम चितवनको मङ्गलपुर र गुन्जानगरमा रहेका ज्ञानेश्वर सेतीदेवी सिद्धि गणेश र मजुवा सामुदायिक वन मिलाएर बनाइएको समन्वय समितिको पहलमा राफ्टिङ सञ्चालन गर्न लागि हो। नानगढको नारायणी नदी किनारमा रहेको प्रदर्शनी मैदान नजिकबाट करिब डेढ घन्टा जलमार्गबाट हिँडेपछि सेतीदेवी सामुदायिक वनमा पुगिन्छ। सामुदायिक वनबाट पैदल यात्रा गर्दै जङ्गली जनावर अवलोकन गर्न पनि सकिन्छ। यो क्षेत्रमा गैंडा, मृग, मयूर लगायतका वन्यजन्तु तथा पक्षीहरू देख्न सकिन्छ। यो क्षेत्रमा सेतीदेवी तथा ज्ञानेश्वर सामुदायिक वनले वन्यजन्तु अवलोकनका लागि मचान समेत बनाएका छन्। रातिमा बास बस्न मिल्ने गरी आवासीय मचान बनाइएको अध्यक्ष थापाले जानकारी दिनुभयो। ज्ञानेश्वर सामुदायिक वनले नारायणी नदी किनारमा बाल बगैँचा, सानो चुडियाखाना, वनभोज स्थल सञ्चालन गर्दै आएको छ। पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको 5 वर्षको कार्ययोजना बनेको र 5 वर्षभित्रमा स्विमिङ पुल सहितका संरचना निर्माण सम्पन्न गरिने अध्यक्ष थापाले जानकारी दिनुभयो। सेतीदेवी सामुदायिक वनले स्थानीय क्षेत्रमा होमस्टे प्रवर्धन गरिने उहाँले बताउनुभयो। अहिले 10 देखि 12 जना व्यक्तिलाई एकरातमा सेवा दिन सक्ने गरी होमस्टे सञ्चालन गरिएको र स्तरीय होटल सञ्चालनका लागि आफूहरूले तयारी गरेको समेत उहाँले बताउनुभयो। लगातार गर्मी बढेसँगै चितवनमा कुखुरा समेत मर्न थालेका छन्। केही दिन अघिदेखि चितवनमा भएको अत्याधिक गर्मीका कारण किसानले पालेका 100 कुखुरा मरेको जिल्ला पशु सेवा कार्यालय चितवनले जनाएको छ। दैनिक परीक्षणका लागि मात्र 20-25 वटा कुखुरा ल्याबमा आउने गरेको सो कार्यालयका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो। परीक्षणका लागि ल्याउने कुखुरा यो समयमा दोब्बरले वृद्धि भएको छ। एक त गर्मीका कारण कुखुरा मरेको पाइन्छ भने अर्को रानी खेत र कक्षी भन्ने रोगले कुखुरा मरेको पाइएको तर अहिलेसम्म बर्ड फ्लूको संकेत भने कहीँ पनि नदेखेको उहाँले बताउनुभयो। हप्ता 10 दिनको अन्तरालमा चितवन गीतानगरका रमेश पोखरेलको करिब 1000 कुखुरा मरेका छन्। रानीखेत रोगका कारण कुखुरा मरेको पशु कार्यालयले जनाएको छ। पोखरेलले 5 लाखभन्दा बढीको क्षति भएको बताइएको छ। अन्य कुखुरा फार्ममा पनि गर्मीले कुखुरा मरेको कार्यालयले जनाएको छ। आगामी 18 गते हुने संविधान सभा सदस्य उपनिर्वाचनमा विद्युतीय मतदान हुने भएपछि दलहरूले चुनाव प्रचार प्रसारसँगै मतदाता शिक्षालाई पनि तीव्रता दिएका छन्। यसअघि भएका चुनावभन्दा फरक शैलीबाट मतदान हुने भएपछि जिल्ला निर्वाचन कार्यालय चितवनसँगै दलहरूले पनि मतदाता शिक्षालाई बढी जोड दिएका हुन्। जिल्ला निर्वाचन कार्यालय चितवनले क्षेत्र नम्बर 4 मतदान केन्द्र, 7 गाउँ विकास समिति तथा भरतपुर नगरपालिकाका 5 ओडाहरूमा 43 जनाको टोली खटाएर मतदाताहरूलाई विद्युतीय मतदानका बारेमा जानकारी गराएको जिल्ला निर्वाचन अधिकृत हरि ढकालले जानकारी दिनुभयो। बिहान र बेलुकाको समयमा टोल टोलमा पुगेर मतदाताहरूलाई भेला गराई मतदान गर्ने तरिकाबारे जानकारी गराइएको उहाँले बताउनुभयो। उपनिर्वाचनका लागि आफ्नो चुनाव प्रचार प्रसार अभियानलाई तीव्र पारेका दलहरूले पनि मतदाता शिक्षालाई प्राथमिकता दिएका छन्। नेकपा एमाले चुनावी अभियानसँगै ग्रामीण क्षेत्रका मतदाताहरूलाई लक्षित गरी मतदाता शिक्षा कार्यक्रम समेत गरिरहेको एमालेका जिल्ला अध्यक्ष जगन्नाथ थपलियाले बताउनुभयो। थपलियाले ग्रामीण क्षेत्रमा मतदाता शिक्षा कार्यक्रममा जोड दिएको बताउनुभयो। नेपाली कङ्ग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङले घर दैलो अभियान र मतदाता शिक्षा कार्यक्रमलाई एकसाथ अघि बढाइएको बताउनुभयो। मतदाता शिक्षाका लागि सबै गाउँ कमिटी र ओडा कमिटीहरूलाई परिचालन गरिएको उहाँले बताउनुभयो। त्यस्तै एकीकृत नेकपा माओवादीले पनि मतदाता शिक्षा अभियान चलाएको छ। ए माओवादीले चुनाव प्रचार प्रसारका क्रममा विद्युतीय मेसिनको चित्र बनाएर मतदातालाई मतदान गर्ने तरिका सिकाएको जिल्ला नेता घनश्याम दाहाल अविनाशले जानकारी दिनुभयो। चितवन क्षेत्र नम्बर 4 34,528 जना महिला र 30,771 पुरुष गरी 65,279 मतदाता रहेका छन्। खैरहनी उच्च माविमा स्थापित जन्मोत्सव तथा छात्रवृद्धि अक्षय कोषमा रकम वृद्धि हुने क्रम बढ्दै गएको छ। खैरहनी नगरपालिका एक बहिराज चोकका इन्द्रराज चौधरीले आफ्ना पिता पिउरा महतोको स्मृतिमा अक्षय कोषमा 11,111 नगद सहयोग गर्नुभएको छ। चौधरीले सोमबार एक कार्यक्रमका बीच अक्षय कोषका अध्यक्ष मुरली प्रसाद गजरेलाई रकम हस्तान्तरण गर्नुभयो। यस्तै कोषमा अमेरिका बस्ने दृष्टि दखालले 1,115 रुपियाँ सहयोग गर्नुभएको छ। 2067 सालमा स्थापित सो कोषमा हालसम्म 12,55 रुपियाँ सङ्कलन भइसकेको कोषका अध्यक्ष गजरेले बताउनुभयो। 1 करोड रकम जम्मा गर्ने लक्ष्य लिएको विद्यालयले जनाएको छ। चितवनको भरतपुर नगरपालिका एक रामनगर स्थित नारायणगढ मुगलिन सडक खण्डमा सोमबार भएको बस दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। घटनामा 42 जना घाइते भएका छन्। धरानबाट काठमाडौँ जाँदै गरेको नातिनख 4282 नम्बरको बस नारायणगढ मुगलिन सडक खण्डको रामनगर स्थित पानी ट्याङ्की भनिने मोडमा दुर्घटनाग्रस्त भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा उदयपुर जिल्लाको मैखो गाविस 35 वर्ष सुरेश थापा र सुनसरी जिल्लाको डुमहरा बस्ने 35 वर्षकै शम्भु नारायण चौधरी रहेका छन्। घाइतेमध्ये 8 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको भरतपुर अस्पताल र 2 मेडिकल कलेजमा उपचार भइरहेको छ। चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्वी चितवनको कठारमा रहेको खगेन्द्र मल्ली मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा सुखबहादुर तामाङ चयन हुनुभएको छ। समितिको हिजो भएको अधिवेशनले तामाङको अध्यक्षतामा 9 सदस्य समिति 5 वर्ष कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो। समितिको उपाध्यक्षमा धर्मराज सेडाई, सचिवमा नारायण दहित, कोषाध्यक्षमा जल्लुराम चौधरी चयन भएको निवर्तमान अध्यक्ष सीताराम अर्यालले जानकारी दिनुभयो। त्यस्तै रामहरि सडौला, रामनाथ डल्लाकोटी, गणेश थपलिया, अनिल तामाङ र वामन महतो सदस्यमा चयन भएका छन्। 4 जना महिला पछि मनोनित गरिने निवर्तमान अध्यक्ष अर्यालले बताउनुभयो। कटार गाविसको 4 नम्बर ओडा बाहेक अन्य भण्डाराका 4.5 वडा खगेन्द्र मल्ली मध्यवर्ती उपभोक्ता समितिको सेवा क्षेत्रभित्र पर्दछ। नेत्रहीन जागरण स्वावलम्बन समूह रत्नगरको आयोजनामा भएको 5 दिने गमनशीलता तालिम हिजो सकिएको छ। रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेत्रहीन सङ्घ चितवनका अध्यक्ष भरतमणि भट्टको विशिष्ट आतिथ्यतामा तालिमको समापन गरिएको हो। तालिममा 15 जना दृष्टिबीन प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। रत्नगर नगरपालिकाको सहयोगमा नेत्रहीन जागरण स्वावलम्बन समूहले आयोजना गरेको सो तालिममा परिविड ग्वाछाले सहजीकरण गर्नुभएको थियो। तालिम समापन कार्यक्रम नेत्रहीन सङ्घ जागरण स्वावलम्बन समूह रत्नगरका अध्यक्ष उपेन्द्र राज अधिकारीको अध्यक्षतामा भएको थियो। भरतपुर बजार व्यवस्थापन समितिको विशेष साधारण सभाले विष्णु भण्डारीको अध्यक्षतामा आगामी 3 वर्षका लागि 11 सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा हंसबहादुर कुँवर, सचिवमा श्याम पौडेल र कोषाध्यक्षमा सन्तोष दवाडी चयन हुनुभएको छ। अर्बिट इङ्ग्लिस बोर्डिङ स्कुल पिठुवामा भएको अन्तर्विद्यालय नकआउट क्रिकेट प्रतियोगिताको उपाधि पञ्चकन्या विद्यामन्दिरले जितेको छ। टस हारेर पहिले ब्याटिङ गरेको पञ्चकन्याले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 237 रन बनाएको थियो। जवाफमा 238 रनको लक्ष्य पक्षाएको पदमपुर शिक्षा निकेतन 15 ओभरमा अल आउट हुँदै 189 रनमा अल आउट भयो। खेलमा पञ्चकन्याका कृष्णमणी सिलवाल म्यान अफ द म्याच घोषित भए। पुरस्कार वितरण कार्यक्रम शिक्षक अभिभावक सङ्घ अर्बिट इङ्ग्लिस बोर्डिङ स्कुलका अध्यक्ष रामचन्द्र अर्यालको अध्यक्षता तथा प्याप्सन चितवनका जिल्ला अध्यक्ष बेलबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो। अब पालो अर्पण जन आवाजको अर्पण जन आवाजमा हाम्रो प्रश्न छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका यता लोकेन्द्र बहादुर चन्दले आफै पार्टी अध्यक्ष भएको घोषणा गर्नुलाई तपाईँ के भन्नुहुन्छ? ए पालो भएकाले स्वाभाविक, बे पार्टीलाई चुनौती र से पदीय मह। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन मा प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासे बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656-63-063, मोबाइल नम्बर 9855061743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने महाशाखाको अनुमान छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। मौसम सम्बन्धी जानकारी सँगै बिहान 7 बजेको अर्पण स्थानीय समाचार सकियो। ध्रुवराज खनाल लाग्न चाहन्छु, नमस्कार। यस अर्पण स्थानीय समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन, पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका